सुदूरपश्चिमको अछामबाट तपाईँलाई धेरै धेरै स्वागत छ है साथी। म तपाईँकै रमाइली, चञ्चले अनि चटपटे साथी मीरा। र साथी, म यहाँ साथीसँग मनका कुराले व्यवस्थित शौचालयको आवश्यकता भन्ने विषयमा आयोजना गरेको यो संवाद हिँड्दा हिँड्दै भन्ने छलफल कार्यक्रममा छु। र यस छलफल कार्यक्रममा यहाँका किशोर किशोरी, युवा तथा सरकारवाला निकायको सहभागिता रहेको छ। ल त साथी, सुनौ है त, व्यवस्थित शौचालयको आवश्यकताका बारेमा हाम्रा किशोर किशोरी तथा युवा साथी के भन्नुहुन्छ? व्यवस्थित शौचालय नहुँदाखेरि किशोर किशोरीहरूमा धेरै प्रभावहरू पर्न जान्छन्। यदि शौचालय व्यवस्थित छैन भने जस्तै किशोरी साथीहरूलाई महिनावारी हुँदा त्यहाँ प्याडहरू उपलब्ध नभएमा उनीहरूलाई साह्रै नै अप्ठ्यारो हुन्छ, झन्झटिलो हुन्छ। र यदि ब्लड देखा पऱ्यो भने पनि साथीहरूले जिस्क्याउँछन्, गिज्याउँछन्, जसले गर्दा उनीहरूमा नेगेटिभ इम्प्याक्ट पर्न जान्छ। हाम्रो सडसामा शौचालयको व्यवस्था पनि छ, तर त्यहाँ साबुनको व्यवस्था छैन। कसरी प्याकको प्रयोग गर्ने, कहाँ गर्ने, त्यसको खाल्डो पनि हामीलाई व्यवस्थित छैन। खुल्ला दिशामुक्त भए पनि या जहाँ पनि जताततै पनि दिशा हुन्छ, त्यसै जस्तो हुन्न, कोही मानिसहरू सिधै रोडभन्दा साइडमा लागेर पिसा फेरिरहेका हुन्छन्। व्यवस्थित शौचालयको अभावले विद्यार्थी मात्र नभइकन शिक्षक शिक्षिकालाई समेत समस्या भएको बताउनुहुन्छ एक शिक्षिका। विद्यार्थीको मात्र होइन, अस्ति पखाला लाग्दा मैले घर जानु परेको थियो है, समस्या के भनौँ, विद्यार्थीको मात्र नभएर शिक्षकलाई पनि जति यति मात्र नभई सार्वजनिक शौचालय भनी बनाइएका शौचालयहरू पनि प्रयोग गर्न नपाएको गुनासो व्यक्त गर्नुहुन्छ एकजना साथी। किशोर किशोरीका समस्या सुनेपछि यी समस्या आउनुको कारण पानीको अभाव रहेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि। हाम्रो जिल्ला प्रहरी कार्यालयबाट 3 कार्यक्रम हामीले पटक पटक प्रत्येक गाउँपालिका र नगरपालिकामा हामीले लगिराखेका छौँ। नगरपालिकाले बनाएको टोयलेट हो, त्यसमा अब सबैले फोहोर हामीले पटक पटक आफैले गएर बजार कतिचोटि सरसफाइ गरिसकेका छौँ, त्यो पनि चेतनशील छैन। उसले पनि अब फुटाली दिने अवस्था होला। यहीँ छ हाम्रो कभर्ड हल छ, त्यसमा भएको सामग्रीहरू धेरै टुटिसकेका पनि छ। व्यवस्थित शौचालयको आवश्यकता र महत्त्वको बारेमा गरिएको आजको यो छलफलपछि कार्यक्रमका सहभागीले आआफ्नो प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यो टोयलेट मेरो लागि बनाएको, यो फोहोर भयो भने मलाई नै हानि पुग्छ, यो व्यवस्थित अथवा सरसफाइ भयो भने यसले हामीलाई नै फाइदा गर्ने हो भनेर अपनत्व ग्रहण गर्न सक्नु पर्यो। बाल कलममा छौँ, हाम्रो राजनीतिक दलका विद्यार्थी सङ्गठनहरूले बोलाउँदाखेरि हामी नारा जुलुस गरेर आन्दोलन गर्न जान्छौँ, जिल्ला शिक्षा घेराउ गर्छौँ, के गर्छौँ त्यो गर्छौँ। म आजदेखि शौचालय सफा र व्यवस्थित बनाउने उपायहरू व्यवहारमा उतार्ने छु, समाजमा सचेतीकरणका कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुनेछु, म अहिलेदेखि नै विद्यालयको र घरको शौचालयको अपनत्व ग्रहण गर्नेछु। ल त साथी, हामी पनि अछामको साथी जस्तै व्यवस्थित शौचालयको विषयमा प्रतिबद्ध हौँ। एक जिम्मेवार र सचेत नागरिक भएर आफ्नो गाउँठाउँलाई खुल्ला दिशामुक्त क्षेत्र बनाई सभ्यताको परिचय दिउँ भन्दै म तपाईँकै रमाइली, चञ्चले अनि चटपटे साथी मीरा सुन्दर सुदूरपश्चिमबाट बिदा हुन्छु। र तपाईँलाई भेट्न अनि बाँकी कुराकानी गर्न कार्यक्रमको 837 भाग लिएर आउँदैछन् तपाईँका प्यारा प्यारा साथी सविता र मनोज। तर साथी, त्यतिन्जेलसम्मको लागि सुनौ है त आजको घने र मनेको कथा। खै त, तपाईँ त केही भन्नुहुन्न, भिट्न बोलाउनु भएको रे मलाई, आफू चाहिँ चुपचाप त्यही पनि कता हो कता हिँडेर बसिरहनु भएको छ त। बाठुली, म भन्नै लागिरहेको थिएँ कि, खासमा कुरा के भने नि, हेर न, भन्नु न कि बिर्ख, म झन् केही महत्त्वपूर्ण कुरा होला भनेर घरको सबै काम छोडेर आएको, तर तपाईँ भने। बाठुली, खासमा नि ए लाउ यो चुरा, साउन महिनाको उपहार तिमीलाई। आहा, कस्तो राम्रो चुरा, तर तपाईँले मलाई यो चुरा किन दिनुभएको? पहिला त कहिल्यै दिनुहुन्न थियो। यसै हो कि, घर गएर लगाऊ है, तिम्रो हातमा कति मजाले सुहाउँछ चुरा लगाएको। हुन्छ, तर बिर्ख, घरमा यो चुरा कसले दियो भनेर सोध्नुभयो भने के भन्ने? मैले साथीले दिएको भन्देऊ न। तर साउन महिनामा त बोयफ्रेन्डले मात्र आफ्नो गर्लफ्रेन्डलाई उपहार दिन्छ भन्छन्। तिमी पनि मेरो बोयफ्रेन्डले दिएको भन्दैन उसी भए। तर तपाईँ त मेरो बोयफ्रेन्ड होइन नि। अबदेखि बन्छु नि, हुन्छ बाटुली। तर तपाईँ त मेरो घने दाईको साथी हो नि। अनि के भयो त, तिमी पनि त मेरो साथीको बहिनी हो, मलाई तिमी एकदमै मनपर्छ। बरु तिमीलाई चाहिँ म कस्तो लाग्छ, नढाँटी भन त। मलाई पनि तपाईँ एकदमै राम्रो लाग्छ। तपाईँको कुरा गर्ने तरिका झनै मनपर्छ। सबैसँग मिल्नुहुन्छ, सहयोग गर्नुहुन्छ। तपाईँ त कस्तो सफा मनको हुनुहुन्छ। अनि यो सफा मन भएको मान्छे बाटुलीलाई मनपर्छ कि पर्दैन त? यति राम्रो मान्छे कसलाई मन पर्दैन र? भनेपछि तिमी मलाई माया गर्छौ बाटुली? बोयफ्रेन्डलाई जस्तै माया गर्छौ? गर्छु। थ्याङ्क यू भेरी मच बाटुली। म पनि तिमीलाई धेरै माया गर्छु। अचेल त मलाई तिम्रो बानी नै परिसक्यो जस्तो लाग्छ। तिमीलाई एक दिन कतै देखिन भने तिमीसँग त कुरा गर्न पाइन भने पनि छटपटी हुन्छ। सबै कुरा भएर पनि केनपुया जस्तो हुन्छ बाटुली। मलाई पनि त्यस्तै हुन्छ। तपाईँसँग मात्रै कुरा गरेर बस्नु पाए हुन्थ्यो जस्तो हुन्छ। त्यसो भए किन भनेनौ त मलाई पहिले यो कुरा? अनि कसरी भन्नु त? तपाईँ मेरो दाईको साथी, मलाई अप्ठ्यारो लाग्थ्यो नि। फेरि तपाईँले पनि मैले जस्तै सोच्नुहुन्छ भनेर मलाई के थाहा थियो त? हो है, तर अब त थाहा भयो होला नि तिमीलाई पनि। अँ थाहा भयो, तर मलाई घनी दाईको एकदमै डर लाग्छ। केही गरेर यो कुरा दाईले थाहा पाउनु भयो भने मार्नुहुन्छ। तिमीले मलाई माया गर्नु नै मेरो लागि ठुलो कुरा हो बाटुली। र रह्यो कुरा घनेको, ऊ त मेरो मिल्ने साथी हो। ऊ कस्तो छ भन्ने कुरा मलाई राम्ररी थाहा छ। म उसँग कुरा गर्छु अनि उसलाई सम्झाउँछु पनि। तर दाई मान्नुहुन्छ होला त? कसैले माया गर्नु नराम्रो कुरा होइन नि बाटुली। फेरि घनेको पनि त गर्लफ्रेन्ड छ, उसले बुझिहाल्छ नि हाम्रो कुरा। तर अहिले नै यो सबै कुरा हामीले नभनौँ। सबै कुरा मिल्दै गएपछि तिमी र म मिलेर उसँग कुरा गरौँला। अहिले चाहिँ हामीमा मात्रै सीमित राख्नुपर्छ यो कुरा है बाटुली। हुन्छ। होइन, के भन्दै हुनुहुन्छ काकाले? सहदेव खोलामा डुब्यो अरे बाटुली। जाउँ हिँड। ल ल हुन्छ हुन्छ, जाउँ जाउँ। हे भगवान्, होइन के साह्रो उताउल भयो क्या यी केटाकेटीहरू? भनेको टेर्ने होइन, खोलाको छेउछाउ खेल्न आउने हो। खेल खेल सोध्छन् जिन्दगीलाई। आज बिहान देखेँ किन हो किन मलाई केही नराम्रो हुन्छ जस्तो लागिरहेको थियो। यी नभन्दै यही भइहाल्यो नि। त्यही त भने मैले पनि केटाकेटीहरूलाई एक घन्टा अगाडि मात्र एक हुल पारेर माछा मार्न आएको देखेको थिएँ। अहिले त यस्तो भए पो भन्छन्। अँ, अघिसम्म मात्र यिनीहरू यहाँ कुस्ती खेलाखेल गर्दै थिए अरे। पछि त हेर्दा हेर्दै बालुवाको ढिस्कोमा पो भाँसिएछन् त। अनि माथितिर परेका चाहिँ त दलदलबाट निस्केर भागे। यहाँ एउटा चाहिँ मुनतिर परेछ कि निस्कन सकिन्छ। केटाको मैले त भनेकै हो नि, खोलाको बाल्ला ढुङ्गा निकाल्नुहुन्न भनेर। कुनै दिन के आपत पर्छ अनि गाह्रो हुन्छ भनेर भनेको त कसैले सुन्ने होइन। अझै हेर्दै जाऊ न, एक दिन यो गाउँ पुरै डुब्न पनि बेर लाग्दैन। त चाहिने नचाहिने कुरा नगर है, यहाँ आएर बाल्ला ढुङ्गा निकालेर यस्तो भएको भए त हामीले त्यत्रो वर्षदेखि बाल्ला निकालिरहेको छौँ, अहिलेसम्म केही भएको छैन त। बर्खा मासको बेला छ, यसै पनि खोला छेउछाउको भाग दबिलो हुन्छ नि। त्यही त भनेको, जहाँ पनि पुगेर अर्को थाप्न पर्ने क्या यसलाई? अर्को थापेको हो कि साँच्चै भनेको? त्यो त थाहा भइहाल्छ नि बिस्तारै। मान्छेलाई खती नभएसम्म त के बुद्धि आउँथ्यो र हाम्रो? पोहोर मात्रै वहाँ त्यो पारीको भित्तो पहिरोले बगाएको, अस्ति त्यो माथिको बाटो भाँसेको, अनि त्यहाँ झ्याडी गाउँमा पुल भाँसेको कुरा बिर्स्यौ? लौ लौ धेरै जान्ने न हो त, त्यो सबै भइपरि आउने कुरा पो हो। बालुवा निकालेर त्यस्तो भएको र भने अरे, दुई चार पैसा कमाउने आशमा कानमा तेल हालेर बस्छ सबैजना। यो त एउटा सुरुवात मात्रै हो। बेलैमा बालुवा ढुङ्गा निकाल्ने कामलाई बन्द गरेन भने यस्तो घटना त अब कति घट्छ कति, हेर्दै जाऊ न। बाटुली, खासमा के भएको रहेछ? खोइ सबैजना आफआफ्नो मात्र कुरा गरिरहेका छन्। यहाँ त उता गएर बुझौँ त। हुन्छ हुन्छ, त्यहाँ प्रहरी दाई पनि हुनुहुँदो रहेछ, उहाँलाई नै सोधौ न। ए घने पनि यहीँ रहेछ त। घने, ओए घने, ओए, होइन कसरी भयो सब? खोइ बालुवा भाँसेको भन्छन् भने रुम्मल धोएर, यो बालुवा ढुङ्गाले निकाल्ने काम भएर यस्तो भएको हो कि खासमा चाहिँ। रुम्मल धोएर सबका सबलाई नि, रुम्मल धोएर एकै ठाउँमा राखेर नि तिन पाता कसरी चुट्नु पर्ने कि? झन् हामीले त्यति बेलादेखि गार्नुहुन्न गार्नुहुन्न भनेर सबैले सम्झाएको होइन त? कसैले कुरो सुन्थ्यो होइन रुम्बाल गएर घने प्रहरी दाईलाई सोधौँ न त अब के गर्न सकिन्छ भनेर हामी पनि केही सहयोग गर्न सक्छौँ कि ला ला हुन्छ हुन्छ सोधौँ सोधौँ ए बाटुली कहाँ हुँदो बस्छ अहिले यहाँ छेउमा बस्छ ल ल हुन्छ दाई सर मान्छेहरू खोलाबाट बालुवा ढुङ्गा निकालेको कारणले यो घटना भएको भन्छन् होइन खासमा कुरो चाहिँ के हो यदि बालुवा निकालेकै कारण यो घटना भएको हो भने त दोषीले त कारवाही गर्नुपर्छ सर हेर्नुहोस् भाइ आधिकारिक रूपमा खास कुरा के हो भनेर पुष्टि नहुन्जेलसम्म हामी केही भन्न अनि गर्न सक्दैनौँ हामी अहिले अनुसन्धानमा छौँ हामी छिट्टै एक्सन लिन्छौँ अहिले तपाईँ उता गएर बसिदिनुहोस् त है तर सर हेर्नुहोस् हामीले यो भाइलाई तुरुन्त अस्पताल लानुपर्ने पनि हुनसक्छ त्यही भएर हामीलाई डिस्टर्ब नगर्नुहोस् के छ भाइको अवस्था लानुपर्ने हो ए ल ल ढिला नगरौँ त्यसो भए जाउँ जाउँ जाउँ आच्छा उइ बिर्गी हान प्रहरी दाई त राम्रोसँग कुरी नगरिकन जानुभयो त रुम्माल धोएर अब के गर्ने भान त भाइ अब हामीले यो सबै टुलु टुलु हेरेर बाँच्न त भएन नि ओइ होइन के गर्ने भान न भाइ त्यसो भए हामी तुरुन्तै क्लबको मिटिङ बसौँ न अनि जे गर्ने हो त्यही छलफल गरौँला हुँदैन ल ल हुन्छ हुन्छ ल हुन्छ ल हुन्छ हेर साथी हो हामीले यो कुरा पहिला पनि उठाउँदै आएका छौँ तर पनि केही सुधार हुन सकेको छैन अझै पनि यसलाई व्यवस्था गर्ने हो भने यस्तो घटना भोलि झन्झन बढ्दै जान्छ त्यही भएर केही न केही त गर्नै पर्छ बाटुलीले एकदमै ठिक कुरा गरे है प्रहरीले अनुसन्धान गर्छु र खास कुरा पत्ता लगाएर एक्सन लिन्छु त भनेका छन् तर हामीले पनि आफ्नो तर्फबाट केही न केही त गर्नै पर्छ है हामी पनि त जिम्मेवार युवा हौँ हाम्रो गाउँठाउँमा यस्तो भएको हेरेर बस्नु त कुरै आएन नि त्यही त हेरेर बाँच्नु हुन्न कि रुम्माल धोएर के अरे के त कारु पार्छ भनेर हामी भेला भएको होइन त रुम्माल धोएर अब के गर्ने त भारुनु सबैजनाले मलाई त लाग्छ यो कुरा भन्ने जस्तो सजिलो चाहिँ पटक्कै छैन किनभने पहिले पनि हामीले प्रत्येक घर घरमा गएर गाउँलेहरूलाई सम्झाइ बुझाइ त गरेकै हो नि त्यो कुरा पनि हो फेरि अब एक हिसाबले त बालुवा ढुङ्गा निकाल्ने कामले हाम्रो धेरै गाउँलेलाई रोजीरोटीको बाटो पनि त भइरहेको छ एक्कासी यो काम छोडेपछि विकल्पमा उनीहरूको हातमुख जोड्ने कुरा पनि त सोच्नै पर्यो नि हो यो कुरा पनि तर बालुवा ढुङ्गा निकाल्ने काम बाँध्न नहुने हो भने भोलि हामीलाई ठुलो विपत्ति आउन सक्छ है साथी हो रुममा धोएर अब बोर सालको पाइरो यसपालि सडक भाँचिएको कुरा आजकै घटना अनि अर्को गाउँमा पुल भाँकेको कुराहरू त हामीले देखिसकेकै छौँ नि होइन साथीहरू यो त नखाउँ भने दिनभरिको सिगार खाउँ भने कान्छा बाबुको अनुहार जस्तो पो भयो त अब हामी के गर्न सक्छौँ त्यसो भए रुमाल धोएर आच्छा होइन मेरो रुमाल तैँले किन धुने रुमाल धोएर ए हो त है मलाई लाग्छ हामीहरूले सबैभन्दा पहिले त गाउँलेहरूलाई यो कुरा पटक पटक बुझाउनु पर्छ यदि उनीहरूले नै यो काममा नजाने भनेर बहिष्कार गरे भने त हामीलाई धेरै सजिलो हुन्छ नि तर बाटुली गाउँलेहरूको हातमुख जोड्ने सवाल पनि त छ यत्तिकै काममा जान बहिष्कार गर्नु मात्रै भनेर पनि उनीहरूको पेट त भरिँदैन होइन त साथी हो अब त्यसको लागि त हाम्रो देश पनि कृषि प्रधान देश हो रुम्बा धोएर झन् गाउँमा प्रशस्त अन्न बालीहरू हुन्छन् त्यसमा लागे पनि भयो नि त रुम्बा धोएर पशुपालन व्यवसायमा लागे पनि भयो फेरि अहिले त भूकम्प गएर भत्किएको घरहरू बनाउने काम पनि भइरहेको छ नि रुम्बाल धोएर हो त्यसमा लागे पनि त भइहाल्यो नि यसो आइडिया लानु पर्यो कि धेरै विकल्पहरू निस्किन्छन् नि ओहो धेरै राम्रो विचार गर्ने ल अब हामीले यही कुरामा गाउँलेहरू सबैलाई भेला गराएर कुरा गर्नुपर्छ तर हामीले यो कार्यक्रम गर्नको लागि त कसै न कसैको त सहयोग लिनै पर्छ किनभने पहिले पनि हामीले गाउँलेहरूलाई यो कुरा नसम्झाएको त होइन नि त्यो पनि हो है त्यही भएर हामीले गाउँपालिकाको अध्यक्षज्यू कहाँ गएर यो कुरा राख्नै पर्छ होला फेरि यो त हाम्रो पुरै गाउँलेको सरोकारको कुरा पनि हो गाउँपालिकासम्म त पुग्नुपर्ने कुरा नै हो नि हो कि होइन साथी हो ओहो तिमीले कस्तो राम्रो आइडिया निकाल्यो बाटुली धेरै राम्रो कुरा हो नि यो त तँलाई कस्तो लाग्यो यो आइडिया गर्ने जे होस् यो राईको गुड चाहिँ बानीले सारेकी रहेछ ला मेरो बानीले निकालेको आइडिया पो हो त रुम्माल धोएर तिमीहरूलाई के त बोल त एकदमै रमाइलो लाग्यो है रुम्माल धोएर अब तिमीहरूको दाजु बहिनी नै त्यो के भन्छ नि ब्रिलियन्ट नै हो नि घामाबर र बाटुले कुमारी पो हो त तैँले के सोचेको रुम्माल धोएर लु अब आजै अध्यक्षज्यूसँग कुरा गरौँ र चाँडो भन्दा चाँडो गाउँलेलाई भेला गराएर यो विषयमा कुरा गरौँ है रुम्माल धोएर हुन्छ हुन्छ तर अहिले बर्खा मासको बेला छ सबै खेतीपातीमा जानुपर्ने हुन्छ त्यही भएर बरु शनिबार भेला राखौँ न अनि कार्यक्रम पनि प्रभावकारी हुन्छ, सबैजना नै आउँछन्। ओ, एकदमै राम्रो कुरा हो त्यो बाटुले। हुन्छ, त्यसै गरौँ। यहाँ उपस्थित हुनुभएका सम्पूर्ण अतिथि, दाजुभाइ तथा दिदीबहिनीहरू, काका काकी, हजुरबा हजुरआमाहरूलाई डाँडा खर्क युवा क्लबको तर्फबाट नमस्कार अनि स्वागत छ। आफ्नो व्यस्तताको बावजुद पनि जसरी यहाँ तपाईँहरू उपस्थित हुनु भइदिएको छ, यसले हाम्रो गाउँको विकासको लागि हामी कति जागरुक रहेछौँ भन्ने कुराको प्रमाण पनि दिन्छ। र आजसम्म जति पनि काम हामीले सफल बनाएका छौँ र तपाईँहरूले हामीलाई त्यो कामको लागि स्याबासी दिनुभएको छ, ती सबै कामहरू तपाईँहरूकै साथ र सहयोगले गर्दा नै सफल भएका हुन्। यसरी नै आउने दिनहरूमा तपाईँहरूले हामीहरूलाई साथ दिइरहनु हुनेछ भन्ने आश राखेको पनि छौँ हामीले। के तपाईँ हामीलाई साथ दिन तयार हुनुहुन्छ त अझै? हामी निकै खुसी छौँ तपाईँहरूको यो साथ र माया देखेर। अब म तपाईँहरूलाई केही देखाउन गइरहेको छु, ध्यान दिएर हेर्नुहोला। यहाँनिर माटोको थुप्रो छ र यो थुप्रोमाथि मैले एउटा बिरुवा गाडेको छु र अब साथी घनेलाई यहाँ आएर झोलामा माटो भर्न अनुरोध पनि गर्छु। हुन्छ हुन्छ। तपाईँ सबैजनाले देख्नुभयो, साथी घनेले झोलामा माटो भर्यो, तर माटो भर्दै जाँदा जुन थुप्रोमा बिरुवा थियो त्यो बिरुवा ढल्यो। यसको मतलब के बुझ्नुभयो तपाईँहरूले? भिरालोमा बिरुवा रोपेको छ, त्यो बिरुवाको छेउको माटो निकालेपछि त बिरुवा लडिहाल्छ नि। हो काका, तपाईँले सही भन्नुभयो, यो कुनै नौलो कुरो होइन, मात्र हामीले यसलाई बुझेर पनि बुझ्न नसकेको जस्तो मात्रै गरेका हौँ। बाबुले भन्न खोजेको के हो काका? खासमा हामीले भन्न खोजेको कुरा के भन्दा नि, जसरी माटो झिक्दै जाँदा यो बिरुवा ढल्यो, त्यसरी नै हामीले खोलाको बालुवा ढुङ्गा निकाल्दै जाँदा त्यहाँ वरपर भएका रुख बिरुवा मासिँदै गएका छन्। त्यही कारणले कहिले पहिरो जाने, कहिले सडक भाँच्ने गरेको छ, कति ठाउँमा त गाउँ नै डुबानमा परेको छ नि। तर पनि हामीले यसलाई चासो नै दिइरहेका छैनौँ। अलि राम्रोसँग भन्न त बाबु, के हो? हेर्नुहोस् आमा, हाम्रो खोलाबाट अवैध रूपमा ढुङ्गा बालुवा निकाल्ने गर्नाले हामीलाई धेरै असर परेको छ र यो काम अहिले नै नरोक्ने हो भने भोलि झनै ठुलो विपद आउन सक्छ यहाँ। अब पोहोर सालको बाढीले पारीको वनलाई सखाप पार्यो, हामीलाई अहिले नै दाउरापात गर्न कस्तो गाह्रो भइसक्यो, हो कि होइन भन्नु त तपाईँहरू? त्यो त हो, तर हामी के गर्न सक्छौँ र? दैवको लीला बगाएर लग्यो त हाम्रो के दोष? होइन आमा, त्यो हाम्रो कारणले भएको हो, हामीले खोलाको बालुवा ढुङ्गा निकाल्नाले यस्तो भएको हो। अझै पनि यसलाई नरोक्ने हो भने झनै ठुलो विपत्ति पनि खेप्नु पर्ने हुनसक्छ, त्यही भएर हामीले यसलाई बहिष्कार गर्नुपर्छ भन्न खोजेको हो। ओहो, धेरै राम्रो कुरा उठाए यी केटाकेटीहरूले। मैले त पहिलेदेखि भनेको हो नि यो कुरा, यिनीहरूकै क्लबबाट यो कुरा गर्न आएदेखि म त बालुवा निकाल्न जान पनि बन्द गरेँ। अहिले फेरि लैनु भैँसी पालेर दिनको 8 लिटर दुध मजाले बेचिरहेको छु। बालुवा निकाल्दाको जस्तो गाह्रो पनि हुँदैन, आफ्नै घरमा लैनु भैँसीको दुध दोहेर बेच्नु जस्तो त अर्काको काम गर्न कहाँ सजिलो छ त। तर बाबु, हामीले यो काम गरेनौँ भने आत्मा कसरी जोड्ने? यति धेरै मान्छेको आत्मा जोडिएको छ यसले। हो काका, तपाईँले एकदमै सही कुरा गर्नुभयो र सबैजनाको मनमा यही कुरा नै उठिरहेको होला यतिखेर। तर हेर्नुहोस् त, अब हाम्रो गाउँमा प्रशस्त गर्न सकिने कामहरू पनि छन्। खेतीपाती गर्न सकिन्छ, पशुपालन पनि गर्न सकिन्छ, ऊ दुध व्यवसाय पनि गर्न सकिँदो रहेछ। फेरि यसले हाम्रो वातावरणलाई पनि असर पार्दैन। अब भनेपछि हामी किन बालुवा निकालेर हामी आफैलाई चाहिँ आपताउने काम गर्ने? त्यसका लागि त रुपियाँ पनि हुनु पऱ्यो नि, मुखले भनेर मात्र हुन्न क्या र? त्यही त, अब अहिले पशुपालन कृषि व्यवसायको लागि भनेर सस्तो ब्याज दरमा सरकारले ऋण पनि दिइरहेको छ। बालुवा बोकेर मजदुरी गर्ने भन्दा यो व्यवसायबाट आम्दानी पनि राम्रो भइरहेको छ नि काका। हो नि, रुमाल धोएर अब आफ्नो चाहिँ हात कलममा राखेर गर्ने काम भन्दा त त्यही व्यापार व्यवसाय गर्न राम्रो हुन्छ नि, रुमाल धोएर। अब आज पनि हेर्नुहोस् त, हाम्रो साथै दालदाला बाँच्यो बिचरा, अब यो कुरालाई व्यवस्था गरेर बाँच्यो भने त भोलि त्यसदेखि हाम्रो पुरै गाउँले टुमानमा पारेर के भेर्लु भारुदा रुम्माल गएर बारु नि आजैबाट आफूलाई पछि असर नपार्ने गरी काम गर्नु चाहिँ राम्रो हुन्छ है काका छ काका अँ हुन त हो नि बाबुहरूले भनेको कुरा जाति नै हो नि काकी त्यही भएर म यहाँ सबैको अगाडि बाचा गर्छु कि म अनि मेरो परिवार पहिला पनि गएका थिएनौँ र अबका दिनमा पनि जाने छैनौँ खोलाका ढुङ्गा बालुवा निकाल्ने काममा जाने छैनौँ भनेर म र मेरो परिवार यो कामलाई बहिष्कार गर्छौँ म पनि यसलाई बहिष्कार गर्छु रुम्माल धर अब बाटुले भनेपछि रुम्माल धर मैले के भन्नु पर्ला र तर पनि म चाहिँ भन्छु कि म चाहिँ के भन्छु भने नि म चाहिँ यो कामलाई बहिष्कार गर्छु गर्छु गर्छु रुम्माल धोएर मैले पनि बहिष्कार गरिसकेँ र गरिरहन्छु म पनि आजबाट बन्द गरिदिन्छु पछि गएर आफैलाई असर पर्छ भने यो काम म गर्दिनँ र म मेरो परिवारलाई पनि नगर्नु भन्छु हो मलाई धेरै खुसी लाग्यो तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद यो साथको लागि अब हाम्रो गाउँठाउँ हामीले नै बनाउनु पर्छ नि न कि यसलाई भत्काउने बिगार्ने हो अब हामी हाम्रा अतिथि गाउँपालिकाका अध्यक्षज्यूलाई आफ्नो कुरा राख्न अनुरोध गर्छौँ र त्यसपछि हामीले यहाँ ब्यानरमा अबदेखि खोलाबाट ढुङ्गा बालुवा निकाल्ने काम बन्द गर्छौँ भनेर लेखेका छौँ त्यहाँ सबैले पालै पिलो हस्ताक्षर गर्नुहुन आग्रह गर्दै बिदा हुन्छु धेरै धेरै धन्यवाद डाँडा खर्का युवा क्लबका प्रगतिशील सृजनशील भाइ बहिनीहरूलाई जसले यो कुरा बुझ्नुभयो र मलाई झकझकाउनु भयो उहाँहरूले यति मजाले यो कुरो राख्नुभएको छ कि मैले केही थप कुरा गरिराख्नुपर्छ जस्तो मलाई चाहिँ लागेन र उहाँहरूले उठाउनु भएको यो कुरा एकदमै जायज छ म पनि व्यक्तिगत र पेसागत हिसाबले आफूले गर्न सक्ने जति कुरामा सदैव लागि पर्न तयार छु हाम्रो डाँडा खर्क युवा क्लबको जस्तो भाइ बहिनी हरेक गाउँठाउँमा हुने हो भने पक्कै पनि म जस्तो साथीहरूले आफ्नो गाउँठाउँको विकासका लागि धेरै काम गर्न सक्नुहुन्छ भन्ने विश्वास मलाई छ तपाईँ सबैजनालाई यो सहभागिता र प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद रमाइली चञ्चले अनि चटपटे साथी मिरालाई धेरै धेरै धन्यवाद संवाद हिँड्दा हिँड्दै कार्यक्रमको बारेमा यति राम्रो फिचर तयार पारेकोमा मिरा तिमीलाई मेरो तर्फबाट पनि धेरै धेरै धेरै धन्यवाद छ है मनोज मिरालाई धन्यवाद त दिइहाल्यौ अब साथीले कार्यक्रममा स्वागत गरौँ न अनि मजाले गफगाफ पनि गरौँला हुँदैन ल ल ल हुन्छ सविता बरु तिमी नै सुरु गर न ल ल मनोज नमस्ते अनि धेरै धेरै स्वागत छ है साथी तपाईँको प्यारो भन्दा पनि प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको यो बिल्कुलै नयाँ 837 भाग लिएर आइसकेको छु म तपाईँकी हँसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता र साथी सविता सँगसँगै म पनि छु है साथी म तपाईँकै बिन्दास अनि झ्याप्पको बल पालेको साथी मनोज र मेरो तर्फबाट पनि तपाईँलाई कार्यक्रममा धेरै भन्दा पनि धेरै स्वागत छ है अनि सविता आजको कथा चाहिँ कस्तो लाग्यो तिमीलाई मनोज डाँडा खर्क युवा क्लबका सदस्यहरूलाई चाहिँ मान्नै पर्छ है आफ्नो गाउँमा त्यसरी बालुवा निकाल्ने काम भइरहेको छ जुन काम राम्रो होइन भन्ने कुरा बुझे र त्यसलाई हटाउनु पर्छ भनेर आत्मजागरूक पनि भए हो यो कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्यो है पक्कै पनि हो नि सविता त्यो सँगसँगै युवा क्लबले नवनिर्वाचित गाउँपालिकाको अध्यक्षसँग मिलेर त्यो कुरालाई कसरी हटाउन सकिन्छ भन्ने बारेमा राम्रोसँग छलफल पनि गरे र बालुवा निकाल्ने काम अब हामी गर्दैनौँ भनेर गाउँलेहरूले नै बहिष्कार गर्ने निर्णय पनि लिए भन्नुको मतलब नि खोलाबाट बालुवा निकाल्ने काम बन्द गर्ने प्रतिबद्धता पनि लिए नि हो कि होइन भन्न त सविता तिमी आफै हो नि मनोज अब हेर न त्यसरी खोलाबाट बालुवा निकाल्दा बेफाइदा हुने भनेको गाउँलेलाई नै हो खोलाबाट बालुवा निकालेकै कारण गाउँमा धेरै समस्या आउन सक्छ हो त्यही भएर त्यसरी बालुवा निकाल्ने काममा लाग्नु भन्दा आमदानीको लागि कृषिमा लाग्न सकिन्छ भनेर युवा क्लबका सदस्यहरूले गाउँलेहरूलाई कति राम्रोसँग सम्झाउन पनि सफल भयो नि त्यो त एकदमै राम्रो कुरा हो नि हो किन भन्नुहोस् त साथी एकदमै हो फेरि हेर न सविता स्थानीय तहका नवनिर्वाचित पदाधिकारी युवा क्लबका सदस्य र गाउँले कस्तो मजाले मिलेर काम गरेका त्यही त मनोज र साथी आजको कथामा जस्तै स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूलाई सबै ठाउँमा युवा तथा किशोर किशोरीको साथ र सहयोगको चाहिँ आवश्यकता एकदमै छ नि होइन र किन नहुनु नि मनोज त्यो त पक्कै पनि छ नि र त्यसको लागि सबैभन्दा पहिला चाहिँ स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूको जिम्मेवारी के हो, कार्यक्षेत्र अन्तर्गत के कुराहरू पर्छन् भन्ने कुरा थाहा पाउनु चाहिँ एकदमै जरुरी छ जस्तो लाग्छ है मलाई। भन्नुको मतलब नि साथी, स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूले गर्नुपर्ने कार्यहरू के हुन् हो यो कुराहरू चाहिँ थाहा पाउनु एकदमै आवश्यक छ है साथी। तिमीले एकदमै राम्रो कुरा गर्यो है सविता। बरु स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूको कार्यक्षेत्रमा के पर्छन् भन्ने कुराहरू नै गरौँ न, हुँदैन सविता? भइहाल्छ नि मनोज। स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूको धेरै जिम्मेवारीहरू मध्ये केही महत्वपूर्ण जिम्मेवारीहरू चाहिँ के छन् भन्ने बारेमा नै कुरा गरौँ न। र साथी, स्थानीय तहका नवनिर्वाचित पदाधिकारीहरूको सबैभन्दा महत्वपूर्ण काम भनेको आफ्नो कार्यालयमा कार्य जिम्मेवारीको बाँडफाँड गर्ने र विभाजन गर्ने हो है। र त्यो सँगसँगै स्थानीय तहको लागि बजेट तयार पार्ने, कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने अनि गराउने, अनुगमन तथा मूल्याङ्कन एवं समीक्षा गर्ने अनि गराउने पनि हो है। हो नि, त्यसै गरी साथी, कार्यपालिकाको दैनिक रूपमा रेखदेख गर्ने, चलाचल सम्पत्तिको हेरचाह गर्ने र गराउने, आमदानी र खर्चको विवरण के कस्तो छ हो त्यसलाई मिलाएर राख्ने जस्ता काम पनि पर्दछन् है। र कानुन अनुसार सरकारी कामकाजमा प्रमाणित तथा सिफारिस गर्ने पनि हो है। र अर्को कुरा नि साथी, विपद व्यवस्थापन तथा विपद व्यवस्थापनको लागि पूर्व तयारीको योजनाहरू के छन् हो त्यो बनाउने काम पनि हो है। पक्कै पनि हो नि। र यी कार्यक्षेत्रभित्र रहेर नवनिर्वाचित पदाधिकारीहरूले यो गर्छु, आफ्नो कार्यालयमा यति सेवा सुविधा र विकासको कार्यहरू गर्छु भनेर प्रतिबद्धता जनाउनु भएको हुन्छ नि, हो यी कुराहरू पुरा गर्नु भएको छ कि छैन भनेर हामी किशोर किशोरी तथा युवा साथी मिलेर मूल्याङ्कन तथा अनुगमन पनि गर्न सक्छौ नि, हैन र? हो नि मनोज। र यही कुरामा भन्न मन लागेको कुरा के हो भन्ने साथी, किशोर किशोरी र युवा साथीको सहभागिताले सबैभन्दा धेरै महत्व राख्छ, किनकि स्थानीय तहका कुनै पनि काममा किशोर किशोरी र युवा साथीको चासोको विषयहरू समावेश भएको छ कि छैन, प्राथमिकतामा परेको छ कि छैन भनेर बुझ्न पनि सकिन्छ नि, हो किन भन्नुहोस् त साथी? पक्कै पनि हो नि सविता। यसरी हामी किशोर किशोरी र युवा साथीले स्थानीय स्तरमा के भइरहेको छ भन्ने कुराको जानकारी राख्यौँ भने स्थानीय विकासमा पनि मद्दत पुर्याउन सक्छौँ। र त्यो कसरी भन्ने नि साथी, हामीलाई आफ्नो गाउँठाउँमा के कस्तो विकासको आवश्यकता छ भन्ने कुराहरू थाहा पाउँछौँ र त्यही अनुसार आफ्नो आवाज उठाउन पनि त सक्छौँ नि, हैन र? त्यो त पक्कै पनि हो नि मनोज। हामीले स्थानीय तहको विकास निर्माणमा किशोर किशोरी र युवा साथीको भूमिकाको कुरा गर्दा गर्दै हाम्रो साथीलाई चाहिँ यो विषयमा के लाग्छ होला है? बरु साथीको विचार बुझौँ न, हुँदैन? भइहाल्छ नि सविता। बरु यही विषयमा रहेर हाम्रो साथीलाई यस हप्ताको भिओआई प्रश्न सोधौँ अनि साथीको विचार पनि बुझौँ न, हुँदैन? भइहाल्छ नि मनोज। बरु मनै सोध्छ है त साथीलाई यस हप्ताको भिओआई प्रश्न। ल ल ल, हुन्छ सविता। साथी ध्यान दिएर सुन्नुहोस् है त, यस हप्ताको भिओआई प्रश्न रहेको छ, तपाईँको विचारमा स्थानीय विकासमा किशोर किशोरी र युवा किन सहभागी हुनुपर्छ? साथी प्रश्न फेरि एकचोटि भन्छु है त, तपाईँको विचारमा स्थानीय विकासमा किशोर किशोरी र युवा किन सहभागी हुनुपर्छ? साथी यो प्रश्नमा आफूलाई लागेको विचार हामीलाई पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर VOY लेखेर एउटा खाली ठाउँ छोड्नुहोस् अनि आफ्नो नाम ठेगाना सँगसँगै आफ्नो विचारहरू सरल लेखेर पठाउन सक्नुहुन्छ पैसा नै नलाग्ने हाम्रो टोल फ्री SMS नम्बर 3440। तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको बारेमा धेरै जानकारी लिन वा छुटेका कार्यक्रम सुन्नका लागि हाम्रो वेबसाइट www.ssmk.org गएर नयाँ तथा पुराना कार्यक्रमहरू सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। मनोज, हामीले स्थानीय तहका पदाधिकारीहरू युवा तथा किशोर किशोरीको सहकारी गर्ने तथा अनुगमन गर्ने कुरा गर्दा गर्दै मलाई वीरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देवकुमार सुवेदीसँग गरेको कुरा याद आयो कि। अब हामीले त्यो बेलामा उहाँसँग युवा तथा किशोर किशोरको आवाज कसरी सम्बोधन गर्नुहुन्छ र युवा तथा किशोर किशोरीसँग कसरी सहकारी गर्नुहुन्छ भन्ने विषयमा कुरा गरेका थियौँ नि। हो नि सविता, मलाई याद छ क्या त्यो कुरा। अब आफै पनि युवा भएकाले युवा तथा किशोर किशोरीको साथ अपरिहार्य छ भन्ने कुरा गर्नुभएको थियो नि उहाँले, हैन र? हो नि मनोज। अनि अब अहिले त बजेट विनियोजन पनि भइसकेको छ अनि विकास निर्माणको काम पनि सुरु भइसकेको छ र मैले उहाँसँग फेरि पनि कुरा गरेको थिएँ कि मनोज। ए हो र, अनि के कस्तो कुरा गर्नुभयो त उहाँले? अब के कुरा भयो भनेर म तिमीलाई अनि साथीले उहाँकै कुरा सुनाउँछु नि, हुँदैन? भइहाल्छ नि सविता। साथी सुनौ है त वीरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देवकुमार सुवेदीको यो कुरा। अब खास गरी यो पछिल्लो कार्यकाल त अब हामी अहिले बर्खाको सिजन लागेको छ, अब यो जनताका योजनाहरूलाई फर्चोट पनि गर्दैछौँ र खास गरी अहिले यो अधिक वर्षा भएको कारणले गर्दा यो ढलको समस्या चाहिँ विरेन्द्रनगरमा छ र त्यहीसँग चाहिँ जुद्दैछौँ भने हामी आवधिक योजना पनि निर्माण गर्दैछौँ र नगरसभाको पनि तयारी गर्दैछौँ। अब खास गरी चुनौती त अब हामीसँग चाहिँ अब स्रोत साधनको चाहिँ कमी छ र चाहिँ योजनाको चाहिँ पूर्ण पार्ट पनि चाहिँ हाम्रो प्लानिङ पनि त्यति राम्रोसँग भइसकेको अवस्था छैन र त्यसले गर्दा अस्त व्यस्तता चाहिँ सानो कुरामा पनि अब सबैको चाहिँ आफ्नो मात्रै चाहिँ अपेक्षा गर्ने अरूको कुरालाई नसोच्ने र हामी समग्रतामा चाहिँ विकासलाई चाहिँ एकाङ्की रूपमा मात्रै हेरेका छौँ र यसलाई समग्रतामा चाहिँ हेर्न नसकेको अवस्था छ। त्यही आधारबाट अब विभिन्न समुदाय क्षेत्र वर्गका दाजुभाइ दिदीबहिनीहरूले आफ्ना कुराहरू लिएर आउनुहुन्छ। किशोर किशोरीहरूको कार्यक्रमसँग हामी चाहिँ संलग्न नै छौँ र भर्खरै हाम्रो ती युवा सञ्जालको पूर्व साथीहरू पनि यहाँ आउनुभएको थियो, एउटा गोष्ठी पनि सहभागी भयौँ र हामीले चाहिँ पछिल्लो समयमा छोरीहरूको चाहिँ आर्थिक प्रमोसन र उहाँहरूलाई प्रमोट होस् भन्ने हिसाबले पनि वीरेन्द्रनगर नगरकार्यपालिकाको पहिलो बैठकबाट चाहिँ सामुदायिक हस्पिटलहरूमा र स्वास्थ्य केन्द्रहरूमा जन्मिएपछि र जन्माएपछि हामीले उहाँहरूको चाहिँ बचत खाता पनि सञ्चालन गर्ने कार्यक्रम राखेका छौँ। यो कार्यक्रममा किशोरीहरू र किशोरहरू चाहिँ बढी उत्साहित र चाहिँ सकारात्मक रूपमा हामीसँग चाहिँ नजिक हुनुहुन्छ होइन। स्वाभाविक रूपमा चाहिँ अब युवाहरूको सहयोग र किशोर किशोरीहरूको सहयोग नभएर त हामी गर्न पनि केही सक्दैनौँ र स्वयं हामी आफै पनि अहिले हामी निर्वाचित पदाधिकारी मेयर उपमेयर पनि यही युवा उमेरकै चाहिँ अवस्थामा चाहिँ हामी छौँ र स्वाभाविक रूपमा युवाहरूको साथ रहँदा समाज रूपान्तरण र चाहिँ नगरको विकासमा चाहिँ महत्त्वपूर्ण योगदान पुग्छ भने अग्रज अब ज्येष्ठ नागरिक र अभिभावकहरूको चाहिँ सुझाव सल्लाह र चाहिँ आशीर्वाद चाहिँ हामीलाई जरुरी चाहिँ रहन्छ। अब खास गरी हामी अहिले आवधिक योजना बनाउँदैछौँ र त्यो आवधिक योजनामा वीरेन्द्रनगरको सम्पूर्ण क्षेत्रहरू यहाँको राजनीतिक क्षेत्र यहाँको महिलाको क्षेत्र यहाँको युवा किशोर किशोरीहरू सहित र समग्र चाहिँ विकासको कार्यक्रम साझेदार सङ्घ संस्थाहरू अन्तर्राष्ट्रिय संस्था र चाहिँ सरकारी निकायका प्रमुखहरू राखेर चाहिँ हामी यो वर्षको चाहिँ कार्ययोजना निर्माण गर्दैछौँ र त्यो कार्ययोजनालाई हामी पुसमा बस्ने आवधिक विशेष परिषदले 5 वर्ष चाहिँ स्ट्राटेजिक चाहिँ आवधिक योजना बनाएर हामी जानेछौँ र त्यसमा खास गरी किशोर किशोरीका कार्यक्रमहरूलाई र युवाका कार्यक्रमहरूलाई र युवा रोजगारीसँग जोड्ने र चाहिँ देशप्रति एउटा चाहिँ इमान्दार युवा तयार गर्ने प्रयासका कार्यक्रमहरूमा हामी समावेश गर्न जानेछौँ। अब खास गरी म यहाँको चाहिँ लोकप्रिय चाहिँ मिडिया मार्फत चाहिँ के चाहिँ अनुरोध गर्न चाहन्छु भने हाम्रो देश हाम्रो नगर हाम्रो गाउँ बनाउनका लागि सबै युवाहरू किशोरहरू किशोरीहरू र समग्र सबै आम दाजुभाइ दिदीबहिनीहरूले एउटा त्याग गर्नुपर्ने बेला आएको छ। त्यो त्याग भनेको कस्तो भने विकासलाई हेर्ने दृष्टिकोण मेरो लागि मात्रै होइन मभन्दा पछाडि मेरो अर्को ग्रुप पनि छ अथवा अर्को समुदाय पनि छ र अर्को क्षेत्र पनि छ भन्ने सोचाइका साथ चाहिँ हामी स्थानीय निकाय अथवा स्थानीय सरकारलाई सहयोग गरिदिनका लागि चाहिँ अनुरोध गर्न चाहन्छु। यदि तपाईँ फेसबुक चलाउनुहुन्छ भने हाम्रो फेसबुक फ्यान पेज www.facebook.com/ssnkradio गई लाइक गरी हामी कहाँ छौँ के गर्दैछौँ भनेर पनि जान्न सक्नुहुन्छ। वीरेन्द्रनगर नगरपालिका सुर्खेतका मेयर देवकुमार सुवेदीलाई धेरै धेरै धन्यवाद आफ्नो समय हामीलाई दिएर स्थानीय तहको विकास निर्माणको कार्यमा के भइरहेको छ के कस्ता चुनौतीहरू आइरहेका छन् त्यसलाई कसरी समाधान गरिरहनु भएको छ स्थानीय मानिसहरू त्यसमा पनि किशोर किशोरी र युवा साथीको तर्फबाट के कस्तो साथ र सहयोग पाइरहनु भएको छ र अबको योजना के छन् भन्ने बारेमा यति मजाले कुराहरू राखिदिनु भएकोमा र उहाँले युवा तथा किशोर किशोरीलाई अघि लिएर जाँदैछु र यो सहकार्य अझै पनि बलियो बनाउँदै लाने विचार गरेको छु भन्नुभएको थियो नि। हो, यो कुरा चाहिँ एकदमै मन पर्यो है मलाई। हो नि मनोज र साथी, हामीले भन्दै आएका छौँ नि स्थानीय तहका पदाधिकारीहरूलाई युवा तथा किशोर किशोरको साथ र सहयोग चाहिन्छ भनेर। यही कुरामा मलाई भन्न मन लागेको अर्को कुरा चाहिँ के हो भने साथी, युवा तथा किशोर किशोरीले स्थानीय तहमा भइरहेको विकास निर्माणको कामको अनुगमन गर्ने, विकास निर्माण राम्रोसँग भइरहेको छ कि छैन भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो लाग्छ है मलाई। तिमीले राम्रो कुरा गर्यौ है सविता। अब विकास निर्माणको कार्यहरू राम्ररी अघि बढिरहेको छ भने त्यसलाई निरन्तरता दिनको लागि के गर्न सकिन्छ र छैन भने के कारणले गर्दा हो भन्ने कुराहरू बुझेर स्थानीय तहका पदाधिकारीहरूलाई जानकारी दिन पनि त सक्छौ नि हैन र साथी। र यो सँगसँगै नै साथी, स्थानीय तहका पदाधिकारीहरूलाई युवा तथा किशोर किशोरले पोजिटिभ प्रेसर अर्थात् सकारात्मक रूपमा दबाव पनि दिन सक्छौ र त्यो कसरी भने नि साथी, उहाँहरूले गर्नुभएको राम्रो कामलाई राम्रो छ, तपाईँले गर्न सक्नुहुन्छ भनेर प्रोत्साहन गर्ने र अझै काम गर्नको लागि सहयोग गर्न सक्छौ नि, होइन र? पक्कै पनि हो नि। र त्यो सँगसँगै नि साथी, नवनिर्वाचित पदाधिकारीहरूले आफूले भनेको जस्तो काम गरिरहनु भएको छ कि छैन, आफ्नो प्रतिबद्धता पुरा गर्नु भएको छ कि छैन भन्ने कुराहरूको मूल्याङ्कन पनि त गर्न सक्छौ नि, होइन र? पक्कै पनि हो नि साथी। हामीले कार्यक्रममा कुरा गरे जस्तै फेरि पनि के भन्न मन लाग्यो भने नि, मलाई स्थानीय तहको विकासको लागि हामी युवा तथा किशोर किशोरी आफै सजग भएर नवनिर्वाचित पदाधिकारीहरूलाई साथ र सहयोग दिन एकदमै आवश्यक छ है। र त्यो सँगसँगै युवा तथा किशोर किशोरीले नवनिर्वाचित पदाधिकारीहरूलाई सकारात्मक रूपमा दबाब दिने अनि उहाँहरूको कामको मूल्याङ्कन गर्न पनि आवश्यक छ, र केही कमी कमजोरी भएमा राम्रोसँग सल्लाह सुझाव दिने पनि गर्न सकिन्छ नि, होइन र? पक्कै पनि हो नि, किनकि साथी हामी युवा तथा किशोर किशोरी पनि स्थानीय विकास निर्माणको काममा जिम्मेवार छौ नि, होइन र? पक्कै पनि हो नि। समस्या तपाईँको, सुझाव हाम्रो। अब पालो चिट्ठी, इमेल र एसएमएसको साथीलाई साथीको सल्लाह। नमस्ते अनि धेरै धेरै स्वागत छ साथी, म तपाईँकै स्मार्टेस्ट स्टाइलिस्ट साथी अङ्किताको तर्फबाट। र अङ्किता सँगसँगै म पनि छु है साथी, म तपाईँकै रमाइली, चञ्चले अनि चटपटे साथी मीरा। र मेरो तर्फबाट पनि तपाईँलाई धेरै धेरै स्वागत छ है साथी। ल बरु अब ढिला नगरी साथीको समस्यामा नै छलफल गरौँ न, हुँदैन? भइहाल्छ नि अङ्किता, बरु कहाँको को साथीले समस्या पठाउनु भएको छ सुनाइहाल न। ल ल हुन्छ, म अहिले व्यवस्थापन संकायमा पढिरहेको छु, तर म कुन विषय पढौ भन्ने दोधारमा परिरहेको छु। गणित लिएर पढ्दा राम्रो हुन्छ कि मार्केटिङ? मेरो समस्याको समाधान गरिदिनु होला साथी भनेर लेख्नु भएको छ। र साथीमा भएको जस्तो दोधार त उहाँलाई मात्र नभएर अरू धेरै साथीलाई पनि हुन्छ नि, होइन र मीरा? हो नि अङ्किता, अब मेरै कुरा गर्ने हो भने पनि एसएलसी हो, यो पछि चाहिँ के पढ्ने भन्ने कुरामा चाहिँ म पनि दोधारमा परेको थिएँ कि। अनि त्यस्तो बेला के गर्यो त तिमीले मीरा? अनि यस्तो स्थितिमा चाहिँ मैले आफैले बुझ्ने प्रयास गरेँ, मैले साँच्चीकै चाहेको कुरा के हो, मैले यो विषय पढेँ भने पछि के हुन्छ, कुन कुन क्षेत्रमा जान सक्छु भन्ने कुराहरू चाहिँ राम्रोसँग सोच विचार गरेँ कि अङ्किता। ए अनि त्यसपछि तिम्रो समस्या समाधान भयो त? त्यसपछि मैले मेरो साथीभाइ अनि शिक्षक शिक्षिकासँग पनि कुरा गरेँ र अझै प्रश्न भए, अनि त समस्या समाधान भइहाल्यो नि अङ्किता। ए ल यो त एकदमै राम्रो कुरा हो नि मीरा। हो नि, फेरि मैले प्लस टू र ब्याचलरमा पढेको विषय पनि पत्रकारिता हो, र यो विषय पढ्नाले मलाई मेरो काममा पनि एकदमै सहयोग पुगेको छ कि साथी। भन्नुको मतलब नि साथी, मलाई पहिलेदेखि नै सञ्चार क्षेत्रमा काम गर्न एकदमै मन थियो, र पत्रकारिता पढ्नाले मलाई यो क्षेत्रमा काम गर्न पनि अहिले एकदमै सजिलो भएको छ भन्न खोजेको। हामीलाई समस्या पठाउनु नि साथीले पनि मीराले जस्तै सोच विचार गर्न सक्नुहुन्छ नि कि आफूलाई के पढ्न मन छ र आफूले पढेको विषयले भविष्यमा मदत गर्छ कि गर्दैन भन्ने कुरालाई राम्रोसँग केलाउनु पर्छ जस्तो लाग्छ है मलाई। पक्कै पनि हो नि, र साथीले भन्नुभएको छ नि गणित पढौँ कि मार्केटिङ पढौँ भनेर। हो, यो कुरामा चाहिँ हामीले यो विषय पढ्नुहोस् भनेर भन्नुभन्दा पनि तपाईँ आफैले नै राम्रोसँग सोच विचार गरेर विषय छान्नुपर्छ जस्तो लाग्छ है साथी। किनकि नि साथी, तपाईँलाई तपाईँ आफैले भन्दा बढी अरू कसले नै बुझ्न सक्छ र, हो कि होइन भन्नुहोस् त साथी? हो नि मीरा। र साथी, यदि तपाईँले मार्केटिङ पढ्नुभयो भने व्यापार, व्यवसाय र फाइनेन्स सम्बन्धी पढाइ हुन्छ भने, गणित पढ्नुभयो भने अकाउन्ट, कम्प्युटर आदि सम्बन्धी पढाइ हुन्छ। पक्कै पनि हो नि। हामीलाई समस्या पठाउनु हुने साथी, मेरो विचारमा पहिला तपाईँले पछि आफूलाई कुन क्षेत्रमा जानु मन छ, हो यो कुरामा चाहिँ राम्रोसँग विचार गर्नुपर्छ होला। यदि तपाईँलाई व्यापार व्यवसाय गर्न मन छ अथवा फाइनेन्समा झुकाव छ भने मार्केटिङ पढ्दा राम्रो हुन्छ जस्तो लाग्छ है। र साथी, होइन मलाई त अकाउन्ट कम्प्युटर सम्बन्धी पढ्न मन छ भन्ने जस्तो लाग्छ भने तपाईँले गणित पढ्दा राम्रो हुन्छ होला। र अर्को कुरा नि साथी, तपाईँले पढ्नु भएको विषयले तपाईँको भविष्यलाई निर्धारण गर्ने हुँदा अहिले नै सोच विचार गरेर आफ्नो विषय छान्नु होला र राम्रोसँग आफ्नो पढाइलाई निरन्तरता दिनुहोला नै भन्छौँ है। साथी, हामीले त तपाईँलाई यो अप्सनहरू हुन सक्छन् भनेर भनेका मात्रै हौ, अब कुन विषय पढ्ने भनेर चाहिँ तपाईँले आफै सोच विचार गरेर छान्नु होला। हो नि, किनकि नि साथी, आफूलाई जुन विषय पढ्न मन लाग्छ, जुन विषय पढ्दा आफू खुसी हुन्छु जस्तो लाग्छ, त्यही विषय पढ्दा राम्रो हुन्छ नि, होइन र? हो नि मीरा। र साथी, हाम्रो साथीसँग मनका कुरा टिमको तर्फबाट तपाईँलाई धेरै धेरै शुभकामना पनि छ है साथी। रेडियो कार्यक्रम साथीसँग मनका कुरामा इमेल पठाउने ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। हेर न मनोज, साथीसँग कुरा गर्दा गर्दै अब छुटेर जाने बेला पनि भइसकेछ के, तर मलाई त जानै मन छैन भने यही बसिराख्नु पाए पनि हुन्थ्यो, साथीसँग कुरा गरिराख्नु पाए पनि हुन्थ्यो नि। त्यसो भए तिमी एक्लै यही बसिराख, म चाहिँ जान्छु नि त, हुँदैन? हेर न त्यहाँ कस्तो छुच्चो मान्छे होला के। अब के भन्नु त मैले, अब तिमी कुरा नै त्यस्तो गर्छौ। अब बिदा मागेर जाने बेला भइसक्यो, जान मन छैन, यहीँ बस्न पाए हुन्थ्यो अरे। उता जाऊ, तिमीलाई त कहिले पनि राम्रोसँग बोल्न आउँदैन। ल ल ल, नरिसाउ न सविता, बरु तिमीलाई म एउटा गीत सुनाउँछु नि, सुन्छौ त? तिमीले गाएको मन वा सुन्छु नि, किन नसुन्नु, ल छिटो गाऊ त। कहाँ मैले गाउनु नि, मैले त कहिले नै गीत गाउँछु र सविता, बरु साथीले चाहिँ गीत गाउनु भएको छ, उहाँको गीत नै सुनाउँछु नि, हुँदैन? बोलेको बोली मिठो भो, सुरिलो आवाजको जादु छुट्टै भो, जोवनले विरतिको कथा लेख्ने भो, आँखाको गहिराईमा माया, जुन तारा साचेर यो मनै तिम्रो भो, धरती आकाश फागेर यो मनै तिम्रो भो, देवी देउता फागेर यो मनै तिम्रो भो। आहा, तिमीले एकदमै मिठो गीत रेकर्ड गराएछौ के साथी, यति मिठो गीत रेकर्ड गरेर मनोजसँग पठाउनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ है। र साथी, तपाईँसँग पनि यस्तै यस्तै प्रतिभा छ भने हामीलाई पठाउन सक्नुहुन्छ है, हाम्रो स्तम्भ जीवन बगाईमा। र साथी, तपाईँ आफ्नो रचनाहरू साथीसँग मनका कुरामा कसरी पठाउने भन्ने सोच्दै हुनुहुन्छ भने सुन्नुहोस् है त यो रेडियो सन्देश। मेरो कथा साथीसँग मनका कुरा मार्फत। साथी, के तपाईँ आफ्ना जीवनका भोगाई र अनुभव साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत तपाईँ जस्तै अरू साथीलाई सुनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आफ्ना अनुभवलाई कथा, कविता वा नाटकको रूपमा लेखी पठाउनुहोस्। तपाईँका अनुभवलाई हामी रेडियो नाटकको रूपमा परिणत गरी तपाईँकै नाम दिएर साथीसँग मनका कुरा रेडियो कार्यक्रम मार्फत प्रसारण गर्नेछौँ। र आफ्नो जीवन भोगाई साथीसँग मनका कुरामा पठाउनको लागि हुलाक ठेगाना रहेको छ, रेडियो कार्यक्रम साथीसँग मनका कुरा, पोस्ट बक्स नम्बर 118 ललितपुर नेपाल, वा पोस्ट बक्स नम्बर 1187 काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना रहेको छ cwfriends@hotmail.com cwfriends@hotmail.com। त्यसै गरी अर्को ठेगाना रहेको छ facebook.com/ssmkradio। गाउँ गाउँमा सिंह दरबार आयो भन्न बित्तिकै कानुन आफैले बनाउन मिल्छ या गाउँपालिकामा हाम्रो प्रमुखले भन्नुहुन्छ कि अब हामीले आफैका कानुन बनाउँछौँ भन्नुभएको छ, राज्यले यसो पनि नियम दिएको छ र मेरो जवाफ यति नै हो। रुकुम बाँसकोट गाउँपालिका झुलाबाट विषम देवकोटाले सोध्नु भएको प्रश्नको जवाफ दिँदै हुनुहुन्छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता रुद्र सिंह तामाङ। स्थानीय तहको एउटा सभा सञ्चालन सम्बन्धी एउटा विधि छ र विधेयक प्रस्तुत गर्ने एउटा विधि छ, त्यो विधेयक प्रस्तुत गर्ने विधि र त्यो एउटा प्रक्रिया सुरु गरेर त्यसलाई चाहिँ उहाँहरूले आफूले कानुन बनाउन सक्नुहुन्छ। स्थानीय तह सम्बन्धी यो नेपालको संविधानको अनुसूची 8 व्यवस्था भएको अधिकारहरूको प्रयोग गर्नको लागि उहाँहरूले आफैले त्यो कानुन बनाउन सक्ने व्यवस्था छ, त्यही कानुन बनाउन सक्ने व्यवस्थालाई टेकेर हामीले चाहिँ मोडल कानुनमा त उपलब्ध गरिदियो, उहाँहरूले आफैले त्यसलाई चाहिँ सभाबाट पास गरेपछि त्यसले चाहिँ कानुनी हैसियत प्राप्त गर्छ। तपाईँसँग पनि आफ्नो स्थानीय तहलाई केही सुझाव अथवा प्रश्नहरू छन् भने हामीलाई भन्नुहोस्, हामी ती प्रश्नहरूको जवाफ यसै गरी खोज्नेछौँ अथवा तपाईँका सुझाव सिधै सरकारवालासम्म पुर्याउनेछौँ। त्यसका लागि 9801122415 नम्बरमा मिस्ड कल अथवा सिएस टाइप गरेर एउटा खाली ठाउँ छोडी आफ्नो कुरा लेखेर 3717 नम्बरमा एसएमएस गर्नुहोला। ल त साथी, तपाईँसँग रमाइलो कुराकानी गर्दा गर्दै अब भने हामी छुट्टिएर जाने बेला भइसकेको छ, अब चाहिँ हामी बिदा नै माग्छौँ है त। ल त साथी, कार्यक्रमको बिचबिचमा दिएको कार्यक्रमको विभिन्न ठेगानाहरू मध्ये आफूलाई सजिलो लाग्ने कुनै एक माध्यम प्रयोग गरी हामीसँग हप्तेभरि सम्पर्कमा रहनुहोला भन्दै अर्को हप्ता कुनै एक नयाँ विषयमा कुराकानी गर्न आउने वाचा गर्दै अहिले चाहिँ हामी बिदा माग्छौँ है त साथी। साथी, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, आउने हप्ता रमाइलोसँग बिताउनु होला भन्दै तपाईँकै प्यारो रेडियो कार्यक्रम साथीसँग मनका कुराको 837 भागबाट सबै टिम मीरा, अङ्किता र रसिक सँगसँगै म तपाईँकै बिन्दास अनि झ्याप्प कवल पालेको साथी मनोज अनि म तपाईँकै हसिली रसिली अनि चिटिक्क परेकी प्यारी साथी सविता पनि बिदा हुन्छु। नमस्ते, बाई बाई, फेरि भेटौँला।